नमस्कार अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण एक सय चार सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। बढ्दो सुवारी दुर्घटना न्यूनीकरण गर्न रत्नगर नगरपालिकाले सुवारी पार्किङ गर्ने स्थान तोकेको छ। अव्यवस्थित पार्किङका कारण साना ठुला दुर्घटना हुन थालेपछि त्यसलाई रोक्न नगरपालिकाले तरकारी बजार नजिक पार्किङ गर्न सकिने व्यवस्था मिलाएको नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। नगरपालिकाले सुवारी साधन पार्किङ गर्न ठाउँको व्यवस्था गरेपछि सोही ठाउँमा पार्किङ गर्न आग्रह समेत गरेको छ। नगरपालिकाको आग्रहलाई जथाभावी पार्किङ गरिए जरिवाना लगाइने कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। रत्नगरको बजार क्षेत्र टाढी चोक, सौरा चोक र बकुलर चोकमा जथाभावी सुवारी साधन पार्किङ गर्ने गरिएका कारण बजार अव्यवस्थित तथा दिनहुँ दुर्घटना हुन थालेपछि नगरपालिकाले पार्किङ स्थान तोकिएको नगरपालिकाका सूचना शाखा प्रमुख लीला अड्यालले जानकारी दिनुभयो। तर लामो तथा छोटो दूरीमा चल्ने सुवारी साधनको हकमा पनि राजमार्गको चोकमा निश्चित समयसम्म रोक्न सक्ने उहाँले जानकारी दिनुभयो। भरतपुर विमानस्थल वरपर मापदण्ड विपरीतका अग्ला घरहरू बनेपछि विमान उड्डान जोखिमपूर्ण बन्दै गएको छ। नगरपालिकाको अनुमति बिना नै घरहरू मापदण्ड विपरीत बनेका छन्। 10 वर्ष पहिले फाटाफुट देखिने घरहरू अहिले विमानस्थल आसपासमा भरिसकेका छन्। भरतपुर विमानस्थल वरपर अनिश्चित उचाइका भन्दा अग्ला घर बनाउन नपाइने नियम भए पनि त्यसको कारण भएको छैन। मापदण्ड अनुसार विमानस्थलको उडान पथ अवतरण पथमा 10 फिट भन्दा अग्लो भवन, टावर र कुनै पनि किसिमका रुख बिरुवा लगाउन नपाइने व्यवस्था भए पनि भरतपुर विमानस्थलको उडान र अवतरण पथमा अहिले सो विपरीतका भवनहरू बनेका छन्। विमानस्थलको दायाँ बायाँ 5.5 किलोमिटर र धावन मार्गको सिधा अगाडि पछाडि 15 किलोमिटर निश्चित उचाइका संरचना मात्र बनाउन पाइन्छ। तर भरतपुर विमानस्थल वरपर यस्तो छैन। मापदण्ड विपरीत बनेका घरहरूले दुर्घटना निम्ताउन सक्ने पाइलटहरूले बताएका छन्। धावन मार्गको सिधा अगाडि पछाडि विमानस्थल भन्दा 300 मिटर पर मात्र कम्तीमा एकतले घर बनाउन सकिने प्रावधान रहेको छ। तर विमानस्थलसँगै जोडेर 2 तले घर बनेका छन्। व्यतिथि बढेको भन्दै नगरपालिकाले केही समय सूचना निकालेर एयरपोर्ट आसपासका क्षेत्रमा नक्सपास विमानस्थल आसपासमा के कति घर मापदण्ड विपरीत छन् त्यसको लेखाजोखा नगरपालिकासँग छैन। 1 तलाको मात्रै नक्सा पास गरे पनि आफू खुसी तला थपेको नगरपालिकाले दावी गर्दै आएको छ। भरतपुर विमानस्थलमा दैनिक 3-4 उठान हुने गरेका छन्। मापदण्ड विपरीत बनेका घरहरूले दुर्घटनाको जोखिम बढाएपछि यसलाई व्यवस्थित गर्न भन्दै 2 महिना अघि सरकारवाला निकायको मापदण्ड अनुगमन समिति बनेको थियो। तर त्यसको प्रतिवेदन अझै आउन सकेको छैन। भरतपुर विमानस्थल घना बस्तीको बीचमा रहेको र धावन मार्ग सानो भएको भन्दै पटक पटक स्थानान्तरणको आवाज पनि उठ्ने गरेको छ। मध्य नेपालको प्रमुख विमानस्थल रहेकाले पनि भरतपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा बेला बेलामा आउने गरेको छ। तर विमानस्थल आसपासको यो अवस्थाले दुर्घटनाको जोखिम बढाउनुका साथै विमानस्थलको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ। रत्नगर नगरपालिका अन्तर्गतको मेलमिलाप समितिले 1 वर्षमा 269 विवाद समाधान गरेको छ। सो समितिले आर्थिक वर्ष 2069-70 दिवानी प्रकारका ती विवाद समाधान गरेको हो। समाधान गरिएका विवादमध्ये 50% घरेलु हिंसाका रहेका छन्। कुनै पनि शुल्क नलिई विवाद मिलाइने भएकाले विवाद लिएर समितिमा धेरै आउने गरेका छन्। स्थानीय स्तरका विवादहरू स्थानीय स्तरमै मिलाउन बनाइएको समितिलाई आउनु अधिकांश विवादहरू मिलाएर पठाउने गरेको छ। समितिमा घरेलु हिंसा, सात सिमाना, आर्थिक लेनदेन, श्रीमान श्रीमती लगायतका विवादहरू आउने गरेको समितिकी संयोजक पार्वती नेउपानेले जानकारी दिनुभयो। 2071 साल लागिसकेपछि पनि समितिले 3 ठुला ठुला विवादहरू मिलाइसकेको समेत उहाँले जानकारी दिनुभयो। सरकारले चितवनमा थप गरेको दुईवटा नगरपालिका मध्ये पश्चिम चितवनको चित्रवन नगरपालिकाले हिजोदेखि आफ्नो काम थालेको छ। साबिकको गुन्जा नगर गाविसको वार्ड नम्बर 3 रहेको कृषि सेवा केन्द्रले उपलब्ध गराएको कोठामा कार्य स्थापना गरी नगरपालिकाको काम शुरू गरिएको छ। हिजो शारदा नगर गाविसका पूर्व अध्यक्ष आशबहादुर लामा र नगरपालिकाका कार्यकारी अधिकृत रामकाजी श्रेष्ठले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्नुभएको हो। हिजोदेखि गाविसको काम रोकी नगरपालिकाको माध्यमबाट काम शुरू गरेको कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो। गत वैशाख 28 गते नेपाल सरकारले 72 नगरपालिका थप गर्ने क्रममा चितवनमा पूर्वी चितवनको खैरेनी र पश्चिम चितवनमा चित्रवन नगरपालिका घोषणा गरेको थियो। साबिकको गुन्सा नगर र शारदा नगर गाविसलाई मिलाएर चित्रवन नगरपालिका घोषणा गरेको हो। नगरपालिका घोषणासँगै सो क्षेत्रका नागरिक हर्षित बनेका छन्। नगरपालिका घोषणा गरेसँगै सरकारले गुन्सा नगर 3 नगरपालिकाको केन्द्र तोकेको थियो। नगरपालिकाको कार्य सञ्चालनका विषयमा बिहिबार स्थानीय तहमा सर्वपक्षीय छलफल गरी सो सेवा केन्द्रको भवन हाललाई कार्य स्थापना गरिएको नगरपालिकाका निर्माण पहल समितिका सदस्य सचिव विष्णु ढकालले जानकारी दिनुभयो। विश्व रेडक्रस दिवसको अवसर पारे नेपाल रेडक्रस सोसाइटी चैनपुर उप शाखाले हिजो पूर्वी चितवनको चैनपुर गाउँ विकास समिति अन्तर्गत रहेका प्राथमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। जनजीवन उच्च मावि चैनपुरका प्राचार्य हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेरीगोल्ड इङ्ग्लिस स्कुल चैनपुर प्रथम, राप्रावि गोठेश्वर द्वितीय र चण्डी राप्रावि तृतीय र मेरीगोल्ड इङ्ग्लिस स्कुल चैनपुर सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई प्राथमिक स्तर बाटे रेडक्रस प्रति आकर्षण गराउने बताउनुभयो। यस्तै कार्यक्रममा बोल्दै प्राथमिक उपचार सम्बन्धी जिल्ला प्रशिक्षक अमृत अधिकारीले रेडक्रस सोसाइटी चैनपुर उपशाखाले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षको सहयोग अपरिहार्य रहने बताउनुभयो। कार्यक्रम उपशाखा सभापति चन्द्रकान्त नेउपानेको सभापतित्वमा सम्पन्न भएको थियो। पशुपालनतर्फ किसानको आकर्षण बढाउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालय चितवनले पहाडी गाविस सिद्धिमा पशुपालनमा आधारित लोकगीत प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ। प्रतियोगितामा सिद्धि सादा स्यावाङ प्रथम, सिद्धि 8 साइमारङ समूह द्वितीय र सिद्धि 4 गामेचुङ समूह तृतीय र सिद्धि 7 देउजर समूहले सान्त्वना स्थान हासिल गरेका छन्। प्रथम, द्वितीय र तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः 5, 4, 3, 2000 पुरस्कार प्रदान गरिएको पशु कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीले जानकारी दिनुभयो। प्रतियोगितामा सिद्धि गाविसका 10 महिला समूहले भाग लिएका थिए। अन्य सहभागी टिमलाई हौसला स्वरूप 1,000 प्रदान गरिएको कार्कीले बताउनुभयो। चितवन जिल्लालाई पशुपालनको अग्रणी जिल्लाको रूपमा चिने पनि पहाडी गाविसमा व्यावसायिक रूपमा पशुपालन हुन नसकिरहेको बेला आयोजना गरिएको प्रतियोगिताले त्यस क्षेत्रका स्थानीयलाई हौसला मिल्ने पशु कार्यालयको दावी छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, एमालेभित्र न्यायाधीश नियुक्ति प्रकरणमा पार्टी नीति विपरीत चलखेल गरेको भन्दै केन्द्रीय सदस्यहरूले उपाध्यक्ष बामदेव गौतम र सचिव विष्णु पौडेलको निर्देशन विरुद्ध हस्ताक्षर अभियान सुरु गरेको प्रति तपाईँ के भन्नुहुन्छ? यस चलखेलको विरोध विवाद निम्ताउने काम से नाटक। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालु ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ।